لا يحب الله الجهر بالسوء من القول إلا من ظلم، وكان الله سميعا عليما. إن تبدوا خيرا أو تخفوه أو تعفوا عن سوء فإن الله كان عفوا قديرا. اللہ تعالیٰ اس کو پسند نہیں کرتا کہ آدمی بدگوئی پہ زبان کھولے الا یہ کہ کسی پہ ظلم کیا گیا ہو، اور اللہ سب کچھ سننے اور جاننے والا ہے. اگر تم ظاہر اور باطن میں بھلائی ہی کیے جاؤ یا کم از کم برائی سے درگزر کرو، یعنی ظلم سے، تو بے شک اللہ تعالیٰ معاف کرنے والا ہے، قدرت رکھنے والا ہے، یعنی قدرت کے باوجود معاف کرتا ہے. بنیادی طور پر کسی بھی انسان کے اندر کوئی دینی یا دنیاوی عیب یا خرابی، کوتاہی یا گناہ ہو تو اس کو شہرت دینا اللہ تعالیٰ کو پسند نہیں. کیوں؟ کیوں پسند نہیں؟ اس لیے کہ نمبر ایک، کوئی انسان گناہوں سے پاک نہیں، یہ انبیاء ہی معصوم ہیں، ہم سب عام انسان غلطیوں کے پتلے ہیں، کبھی نہ چاہتے ہوئے، کبھی بے خبری میں، بے دھیانی میں، کبھی جذبات میں، غصے میں، کبھی کسی طرح کچھ نہ کچھ کرتے رہتے ہیں، یہ سلسلہ چلتا رہتا ہے. کہتے ہیں نا، جہاں دو برتن اکٹھے ہوں وہاں شور لازمی ہوتا ہے. تو جہاں کہیں بھی لوگ مل جل کر کام کرتے ہیں یا مل جل کر رہتے ہیں، خواہ وہ گھر ہو یا کوئی گھر کے باہر جگہ ہو، تو یہ نہیں ہو سکتا کہ ان کے درمیان کوئی مس انڈرسٹینڈنگ نہ ہو، یا ایک دوسرے سے ہرٹ نہ ہو، یا ایک دوسرے سے تکلیف نہ پہنچے، یا یہ کہ آپ زندگی میں کسی ایسے انسان سے ملو جس کی آپ نے کوئی غلطی نہ دیکھی ہو، یہ نہیں ہوتا. اور انسان کو انسان ہی سمجھنا چاہیے. اب اگر کسی کے اندر بھی آپ کوئی عیب دیکھ لیتے ہیں، اور خصوصاً انسانوں کے حق میں زیادتی کا، تو ایسی چیز اللہ تعالیٰ کو سخت ناپسند ہے کہ کوئی شخص ان عیبوں کو آگے جا کے بیان کرے، یہ دوسروں کے سامنے اس کا ذکر کرے یا ان کا پروپیگنڈا کرتا پھرے. اسی طرح غلطی کے ساتھ ساتھ نصیحت کا حق بھی ہر ایک کو ہے. ہمیں حکم دیا گیا ہے نا، امر بالمعروف اور نہی عن المنکر کا، اور ہمیں اس بات کی تلقین کی گئی کہ اگر کوئی شخص زیادتی کرے تو ہم اس کو روکیں کہ نہیں، دیکھتے رہیں، کرتے رہیں، ہماری بلا سے شکر ہمارے ساتھ تو نہیں ہو رہی، دوسرا ہی پکڑا ہوا نا. یہ بے حسی کسی مسلمان کی شان نہیں ہو سکتی. اب جب آپ کسی کو غلط کام کرتے دیکھتے ہیں یا دوسرے پہ زیادتی کرتے دیکھتے ہیں، تو آپ پر کیا فرض عائد ہوتا ہے کہ آپ اس کو روکیں. آپ نصیحت کر سکتے ہیں، لیکن نصیحت کرنے کا بھی ایک انداز ہوتا ہے، ایک سٹائل ہوتا ہے. یہ نہیں کہ جو آپ کے دل میں آ رہا ہے آپ اسے بولتے چلے جائیں اور دوسرے کو مزید پریشان کریں اور آپ نصیحت کریں. نصیحت دو طرح کرنی چاہیے. نمبر ایک یہ کہ تنہائی میں کسی کا کوئی عیب دیکھیں تو اکیلے میں لے جا کے اس کو بتائیں، پوری کلاس کے سامنے یا لوگوں کے گروہ کے سامنے کسی کو کھڑا کر کے اس کی برائیوں کا اشتہار نہ دیں. ٹھیک ہے. دوسری صورت یہ ہے کہ عمومی انداز میں ان جنرل بات کی جائے، جیسے نبی صلی اللہ علیہ وسلم کا طریقہ تھا کہ آپ فرماتے تھے لوگوں کو کیا ہو گیا ہے کہ وہ ایسا اور ایسا کرتے ہیں. اب اگر کسی سے غلطی ہو جاتی ہے تو وہ دراصل اس کے اوپر ایک داغ ہوتا ہے، ایک میل ہوتی ہے، گناہ کا ایک کالا دھبا ہوتا ہے نا. آپ کبھی پسند نہیں کریں گے کہ آپ کے دھبے دوسروں کو دکھائے جائیں. اگر آپ کے لباس پر کوئی دھبا ہو یا آپ کے جسم پر، تو آپ اس کو ایکسپوز کرتے ہیں، کس کس طرح اسے چھپاتے ہیں. تو ہر انسان کو اپنی عزت پیاری ہوتی ہے، وہ اپنے جسم پر ظاہری نظر آنے والے دھبے بھی چھپانا چاہتا ہے اور اپنی روح پر گناہوں کے پڑنے والے دھبوں کو بھی دوسروں سے چھپانا چاہتا ہے. اور چھپانے کا کہا گیا، آگے آپ کو پتہ چلے گا، گناہوں کو ظاہر کرنا جو ہے وہ پسندیدہ نہیں ہے اگر کسی انسان سے کچھ ہو جائے غلطی. لیکن دوسرے کو حق نہیں، کیونکہ مسلمان کون ہوتا؟ وہ ہوتا جو دوسرے کے لیے وہی سوچے جو اپنے لیے سوچتا ہے. اگر آپ اپنے بارے میں یہ چاہتے ہیں کہ آپ کا عیب کسی کو پتہ نہ چلے، تو اسی طرح دوسرے کے بارے میں بھی آپ کی نیت، ارادہ، دل کیسا ہونا چاہیے کہ اس کا بھی عیب کسی کو پتا نہ چلے. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا، من ستر مسلما سترہ اللہ یوم القیامہ، جس نے کسی مسلمان کو چھپایا، اس کی پردہ پوشی کی، اس کو ڈھانپا، اس کا عیب چھپایا، اللہ قیامت کے دن اس کے عیب چھپا دے گا. اس لیے یہ بات انتہائی ناپسندیدہ ہے کہ کوئی شخص کسی دوسرے کے عیب کے پیچھے پڑ جائے اور اسے لوگوں کے سامنے رسوا کرے، دنیا کی نظر میں اس کو گرائے. یہ ایک شیطانی عمل ہے. ہاں، اگر کسی پہ ظلم ہو تو اسے اللہ تعالیٰ نے حق دیا ہے کہ وہ یا بد دعا کر لے، یا حاکم کے پاس چلا جائے، یا کسی مضبوط انسان کو پکڑے، اس کو کہانی سنا کے ظلم کا تدارک کرے، ٹھیک ہے، اور جتنا ظلم ہوا ہے اتنا بدلہ لے لے. لیکن پھر بھی اللہ تعالیٰ اپنے بندوں کے حق میں بڑا غفور الرحیم، بڑا مہربان. پھر بھی زور اس بات پہ دیا گیا کہ معافی کر دو، نہ ذکر کرو، نہ بد دعا کرو، نہ اس کا چرچا کرو. دیکھو، تم دن رات گناہ کرتے ہو، اللہ تمہارے گناہ معاف کرتا ہے. اسی لیے ہم دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص کسی شخص کو قدرت رکھتے ہوئے معاف کر دے گا تو اللہ تعالیٰ اس کی عزت بڑھا دے گا. پھر اسی طرح قیامت کے دن بھی انسان کی مختلف طریقے سے معافی ہوگی. آپ صلی اللہ علیہ وسلم نے فرمایا، میری تمام امت کو معاف کر دیا جائے گا سوائے ظاہر کرنے والوں کے، اور وہ گناہ یہ ہے کہ آدمی رات کو برا کام کرے، پھر جب صبح ہو تو اگرچہ اللہ نے اس پر پردہ ڈال دیا تھا، وہ کہے، اے فلاں، میں نے آج رات یہ اور یہ کام کیا تھا، اللہ نے تو اس کے عیب پر پردہ ڈالا تھا مگر اس نے اپنے عیب سے اللہ کے پردے کو کھول دیا. آپ صلی اللہ علیہ وسلم نے فرمایا، قیامت کے دن تم میں سے کوئی شخص اپنے پروردگار سے اتنا قریب ہو جائے گا کہ اللہ تعالیٰ اس پر اپنے بازو کو رکھ دے گا، پھر فرمائے گا، تم نے فلاں فلاں کام کیے تھے، وہ کہے گا، ہاں. پھر اللہ تعالیٰ پوچھیں گے، تم نے فلاں اور فلاں کام کیے تھے، وہ کہے گا، ہاں. گویا وہ ہر جرم کا اقرار کرے گا. اللہ تعالیٰ فرمائے گا، میں نے دنیا میں بھی ان پہ پردہ ڈال دیا تھا اور آج بھی تجھے معاف کرتا ہوں. اس لیے جب اللہ تعالیٰ خود پردہ ڈالتا ہے لوگوں کے گناہوں پہ، تو بندوں کو بھی کیا چاہیے کہ وہ لوگوں کے گناہوں پہ پردہ ڈال دیا کریں. حضرت ابو ذر سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، میں اس شخص کو جانتا ہوں جو سب سے آخر میں جنت میں داخل ہوگا اور سب سے بعد دوزخ سے نکلے گا، یعنی اپنے گناہوں کی سزا بھگت کے دوزخ سے نکل کے سب سے آخر میں جنت میں پہنچے گا. وہ شخص قیامت کے دن حاضر کیا جائے گا اور حکم ہوگا کہ اس کے ہلکے گناہ پیش کرو، بھاری نہ کرو. چنانچہ اس کے ہلکے گناہ پیش کر کے اسے کہا جائے گا کہ تو نے فلاں فلاں دن فلاں فلاں کام کیے تھے، وہ کہے گا، ہاں، اور انکار نہ کر سکے گا، اور اپنے بڑے گناہوں سے ڈر رہا ہوگا کہ کہیں وہ نہ پیش کر دیے جائیں. اس لیے حکم ہوگا کہ تیری ہر برائی کے عوض تجھے ایک نیکی دی جاتی ہے. یہ سن کر وہ کہے گا، اے پروردگار، میں نے تو کچھ اور کام بھی کیے تھے جنہیں میں یہاں نہیں دیکھ رہا. راوی کہتے ہیں، میں نے دیکھا کہ اس بات پر آپ صلی اللہ علیہ وسلم اتنا ہنسے کہ آپ کی داڑھیں نظر آنے لگیں، یعنی خوب کھل کر ہنسے. یعنی پہلے انسان ڈر رہا ہوگا کہ میرے گناہ نہ کھل جائیں، لیکن جب اللہ تعالیٰ گناہوں کے عوض نیکیاں دینے لگے گا تو پھر کہے گا، میں نے تو کچھ اور کام بھی کیے تھے. اس سے یہ پتہ چلتا ہے کہ اللہ تعالیٰ کس قدر معاف کرنے والا ہے اور کتنا بندوں پر رحم فرمانے والا ہے. تو بندوں کے لیے بھی کیا پسندیدہ ہے کہ وہ بندوں کو معاف کر دیا کریں اور ان کے گناہوں پہ پردہ ڈال دیا کریں. اس سے یہ بات بھی پتہ چلتی ہے کہ انسان کو اپنی گزشتہ زندگی کے گناہ اور گزشتہ زندگی کی برائیاں توبہ کرنے کے بعد لوگوں کے سامنے بیان نہیں کرنی چاہیے. اس میں بہت سے لوگ خطا کھاتے اور ان کو یہ بات پتہ نہیں ہوتی اور اکثر کنفیوژن کا شکار رہتے ہیں. مثلاً گزشتہ زندگی میں آپ سے کوئی غلطی ہوئی، अल्लाह के हाथ में या बंदों के हाथ में। तो बैठकर मजलिस में लोगों के सामने उनका तस्करा ना किया करें, अल्लाह ताला को ऐसी गुफ्तगू पसंद नहीं। इस वैसे ना जैसे गंदगी के ढेर का तस्करा करना, कि मैंने कचरे का डिब्बा देखा था उसमें ये और ये चीजें थी। तो एक सफाई पसंद इंसान को कचरे का नाम सुनकर ही मतली होने लगती है, कहां ये कि वो उसकी डिटेल जाने। तो बिल्कुल इसी तरह इंसान का जो नामा अमाल बाई तरफ वाला है ना, जो बुराइयों का डब्बा है, वो भी कचरे का ढेर है। ना तो किसी का ढकना उठाए और ना ही अपना खोल के दिखाए। जो हो गया सो हो गया, जो अल्लाह ने छुपा दिया छुपा दिया, किसी के सामने कन्फेस करने की जरूरत नहीं। और ना ही माफी के लिए ये कोई शर्त है कि इंसान अपने दिल का बोझ हल्का करने के लिए को अपना गुनाह बताता फिर। ठीक है, होता यह ना कि जब इंसान से माजी में कोई बुराई होती है तो वो उसके सीने पर एक बोझ होती। इंसान ये समझता है, और ईसाइयों से हमारे यहाँ ये चीज आई है कि अगर हम उस बुराई को किसी नेक आदमी के पास जाकर, किसी बुजुर्ग के सामने बैठकर सब कहानी सुनाएंगे, मैंने ये भी किया ये भी किया, तो फिर हमारे जमीर का बोझ हल्का हो जाएगा, फिर उसके सामने बैठ के रो लेंगे तो शायद अल्लाह ताला भी हमको माफ कर दे। इस्लाम में ये तरीका नहीं है। इस्लाम में तरीका क्या है? सिर्फ अल्लाह के सामने बैठ के रो, और सिर्फ उसी के सामने रखो अपने जो भी ऐसे हालात हैं, और वो माफ कर देगा। और न सिर्फ ये कि माफ कर देगा, जैसे सूरत अल फुरकान की एक आयत में आता है कि अल्लाह ताला उनकी बुराइयों को नेकियों से बदल देगा। तो ये चीज इंसान को फिर एक कॉन्फिडेंस भी देती है, और भलाई में नेकी में आगे बढ़ने का शौक भी देती है। क्योंकि होता यह है कि जब आप एक अपनी बुराई किसी के सामने जाहिर करते हैं ना, वो एक बुराई से तो दिल हल्का करते हैं, फिर थोड़ी देर के बाद जज्बात से बाहर आते हैं तो एक और परेशानी लाहक होती है। अच्छा, मैं अब इसको बता बैठा हूँ अपना गुनाह, तो अब पता नहीं क्या होता है, और ये अपने पास रखता है कि किसी और को आगे बता देते, एक और बोझ चढ़ा लेते हैं अपने। तो इसलिए जिस चीज को अल्लाह ताला ने छुपा दिया वो छुपी ही रहे तो बेहतर है। इन तुब्दु खैरन औ तुख्फूहु औ ताफु अन सूइन फइन्नल्लाह काना अफुवन कदीरा। तो बेशक अल्लाह ताला माफ करने वाला कुदरत रखने वाला है। इन्नल्लज़ीना यकफुरूना बिल्लाहि व रुसुलिही, बेशक वो लोग जो अल्लाह और उसके रसूलों का इनकार करते हैं, वयुरीदूना और वो चाहते हैं, क्या चाहते हैं, अयुफर्रिकु बैनल्लाहि व रुसुलिही, कि वो अल्लाह और उसके रसूलों के दरमियान फर्क कर दें। वयकूलूना और वो कहते हैं, नुमिनु बिबादिन, हम बाज पर ईमान रखते हैं, वनकफुरु बिबादिन और हम बाज का इनकार करते हैं, वयुरीदूना और वो चाहते हैं, अयत्तखिज़ू बैन ज़ालिका सबीला, कि वो इसके दरमियान का कोई रास्ता इख्तियार कर लें। यहां पर अब कुफर की मुख्तलिफ अकसाम का जिक्र किया जा रहा है। नंबर एक, इन्नल्लज़ीना यकफुरूना बिल्लाहि व रुसुलिही, बेशक वो लोग जो अल्लाह और उसके रसूलों का इनकार करते हैं। ये कौन लोग होते हैं? जो खुदा रसूल को मानते ही नहीं, जो मुकम्मल इनकारी होते हैं दीन की किसी भी चीज से, ऐसे लोग दहरिय मुलहिद एथीस्ट कहलाते हैं। कुछ ऐसे होते हैं कि जो अल्लाह को तो मानते हैं लेकिन रसूलों को नहीं मानते। वो इतना तो कहते हैं कि इस कायनात का कोई बनाने वाला है, लेकिन इससे आगे कि वो बंदों की जरूरियात पूरी करता है, और जरूरियात में एक बड़ी जरूरत हिदायत भी है, उसके लिए कोई इंतजाम करना चाहिए, वो कहते हैं इसकी जरूरत नहीं। लिहाजा वयुरीदून अन युफर्रिकु बैनल्लाहि व रुसुलिही, और चाहते हैं कि अल्लाह और उसके रसूलों के दरमियान तफरीक करें। वयकूलूना नुमिनु बिबादिन व नकफुरु बिबाद, और कहते हैं कि हम किसी को मानेंगे और किसी को न मानेंगे। किसी को मानने से मुराद क्या? कि अल्लाह को मानेंगे और किसी को ना मानेंगे, यानी रसूलों को नहीं मानेंगे। और एक तीसरा ग्रोह भी है, वो कौन सा है, जो बाज रसूलों को मानते हैं और बाज रसूलों को नहीं मानते, यानी अल्लाह और रसूलों के दरमियान फर्क करने वाले और रसूलों और रसूलों में फर्क करने वाले, जैसे यहूद और नसारा। यहूद हजरत ईसा अलैहिस्सलाम को और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को नहीं मानते, नसारा हुजूर सल्लल्लाहु अलैहि वसल्लम को नहीं मानते। وَيُرِيدُونَ أَن يَتَّخِذُوا بَيْنَ ذَلِكَ سَبِيلًا, और वो चाहते हैं कि इसके दरमियान का कोई रास्ता निकाल लें। बैन ज़ालिका से मुराद क्या है, ईमान और कुफ्र, यानी वो ईमान और कुफ्र के बीच में रहना चाहते हैं और ऐसा कोई रास्ता है नहीं। ऐसे लोगों के लिए हाँ वो अल्लाह को मानते हों और बाज रसूलों को मानते हों, क्या हुक्म है, उलाइका हुमुल काफिरून हक्का, ऐसे लोग पक्के काफिर हैं। बाज वक़्त कुछ लोगों के जहन में ये ख्याल आता है और बाज लोग ये साबित करने की कोशिश करते हैं कि आप नसारा को क्यों काफिर कहते हैं, वो अल्लाह को भी मानते हैं, रसूलों को भी मानते हैं, आखरत को मानते हैं, जन्नत जहन्नम को मानते हैं, तो आप उनको क्यों कहते हैं कि वो जन्नत में नहीं जाएंगे। और बाज वक़्त ये सवाल करते हैं मदर टीसा जन्नत में जाएंगी या नहीं, लेडी डायना जन्नत में जाएंगी या नहीं, इस किस्म के सवाल करते हैं, क्योंकि जाहिर है कि उनसे वो मोहब्बत करते हैं, वो उनके आइडियल्स हैं या आइडल्स हैं, तो वो हर सूरत में चाहते हैं कि वो जन्नत में जाएं। तो पहली बात ये है कि फैसला तो अल्लाह के हाथ में है, मखलूक उसकी है, जो चाहे वो करे, हमारे मशवरे से ना वो जन्नत में जा सकते हैं और ना ही वो निकाले जा सकते हैं, इसलिए हमारा ओपिनियन तो कुछ हकीकत नहीं रखता। लेकिन यहां पर अल्लाह ताला क्या फरमाते हैं कि जो लोग भी ये फर्क करेंगे, कौन सा फर्क, अल्लाह और रसूलों के दरमियान या रसूल और रसूलों के दरमियान, कि कुछ को माने और कुछ को न माने, या ईमान की जितनी भी जुज़ियात है उनमें से कुछ जुज़ियात को माने और कुछ को न माने, ऐसे लोग कौन कहलाते हैं, उलाइका हुमुल काफिरून हक्का, ऐसे लोग पक्के काफिर हैं। क्योंकि मोमिन बनने के लिए जरूरी है कि तमाम चीजों को माना जाए, कौन सी तमाम चीजों को, आमंतु बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही वल यौमिल आखिरी वल कद्र खैरिही व शर्रिही मिन अल्लाह तआला वल बअसि बअदल मौत। यह है ईमान का मुकम्मल नक्शा, कि मैं अल्लाह पर ईमान रखता हूं और उसके फरिश्तों पर और उसकी किताबों पर और उसके रसूलों पर और यौम आखिरत पर, और अच्छी बुरी तकदीर के अल्लाह ही की तरफ से है, और मरने के बाद दोबारा जी उठने पर। अगर कोई शख्स इसमें से किसी एक चीज का इनकार करता है, किसी भी एक चीज का, तो ऐसी सूरत में उसका ईमान मशकूक हो जाता है। वो आतदना लिल काफिरीना अजाबम मुहीना, और तैयार किया है हमने काफिरों के लिए रुस्वाकुन अजाब, ख्वार करने वाला अजाब, यानी ऐसे काफिरों के लिए वो सजा तैयार की जा चुकी है जो उन्हें जलील और रुस्वा कर देगी। वल्लजीन आमनू बिल्लाही व रुसुलिही, इसके बरक्स अब एक और कैटेगरी, वो लोग जो ईमान लाए अल्लाह पर और उसके रसूलों पर, वलम युफर्रिकू बैन अहद मिनहुम, और उन्होंने उनके दरमियान किसी किस्म का फर्क नहीं किया, कैसे, जैसे पीछे आप पढ़ चुके हैं, ला नुफर्रिकू बैन अहद मिन रुसुलिही उलाइक सौफ युतीहिम उजूरहुम, ऐसे ही लोगों को अनकरीब उनके अजर वो जरूर देगा, यानी अल्लाह ताला। वकान अल्लाह गफूर रहीमा, और है अल्लाह गफूर रहीम। तो ईमान किस बात का तकाजा करता है कि अल्लाह और रसूलों को जहां माना जाए वहां उनके दरमियान कोई तफरीक न की जाए, ला नुफर्रिकु बैन अहद मिनहुम, तो आखिरत का अजर ऐसे ही लोगों के लिए है چونکہ ایمان کی حیثیت دین میں بنیاد کی سی ہے، بالکل ایسے ہی جیسے کسی عمارت کے کھڑا ہونے کے لیے ضروری ہے کہ اس کی بنیاد ہو نیچے، تو اگر بنیادیں کمزور ہوں یا ایک بنیاد بھی ہٹا دی جائے تو وہ عمارت قائم نہیں رہ سکتی. مثلا یہ عمارت اگر ان چند پلرز پہ کھڑی ہے تو آپ یہ سوچیں کہ یہ جگہ تنگ ہو رہی ہے تو ایک پلر یہاں سے ریموو کر دیتے ہیں، آپ ان میں سے کسی ایک کو بھی نہیں ہٹا سکتے. اس عمارت کے وجود کے لیے ہر پلر کا اپنی جگہ پر قائم ہونا نہایت ضروری ہے. اسی طرح دین کی عمارت کے قائم رکھنے کے لیے انتہائی ضروری ہے کہ اس کے سارے پلرز اپنی اپنی جگہ پر ہوں، اس میں سے کوئی بھی کم اہم نہیں، اس میں سے آپ کسی کو بھی ہٹا نہیں سکتے. ایسے ہی لوگوں کے لیے اجر ہے جو پوری طرح اسلام میں داخل ہو جائیں. ایک اور قسم کے لوگوں کا ذکر ہے یہاں کہ جو مکمل ایمان رکھتے ہیں، اللہ اور رسولوں کو بھی مانتے ہیں اور ان کے درمیان فرق بھی نہیں کرتے. اس سے کیا پتہ چلتا ہے کہ ایمان کا تقاضا یہ ہے کہ رسولوں کو ماننے کے بعد ان کے درمیان پھر فرق بھی نہ کیا جائے. اچھا، فرق کرنے کا کیا مطلب ہے؟ ایک مطلب تو یہ ہو سکتا ہے کہ بعض کو مانا جائے اور بعض کو نہ مانا جائے. دوسرا مطلب کیا ہے؟ کہ ایک کو اس طرح مانا جائے کہ دوسرے کی تنقیص ہوتی ہو یا دوسرے کی شان میں کمی ہوتی ہو. تو لا نفرق بین احدم کا مطلب یہ ہے کہ ان کے درجہ نبوت میں، کہ تمام تر نبی ہیں، اس میں کوئی کمی نہیں کرتے. یہاں ایک بڑی اہم بات پتہ چل رہی ہے اس جگہ سے، وہ یہ ہے کہ اسلام کے علاوہ کسی اور مذہب یا دین میں نجات نہیں. کیوں؟ اس لیے کہ والذین آمنوا باللہ ورسولہ، رسولی سے مراد کلہم ہے، تمام کے تمام رسول ہیں. کیونکہ پیچھے آیا نا کہ جو فرق کرتے ہیں وہ کیا ہیں؟ پکے کافر ہیں، یعنی آپ کسی ایک کا بھی انکار نہیں کر سکتے. تو جب تک ایک شخص مسلمان نہ ہو اور ان تمام تقاضوں کو پورا نہ کرتا ہو تو اس کی نجات نہیں. دوسری بات یہ پتہ چلتی ہے کہ ہمارا دین ہمیں غیر مسلموں کے ساتھ ہمدردی، رواداری، خیرخواہی کا درس تو دیتا ہے، لیکن اس کے ساتھ ساتھ ان کے غلط عقائد سے بھی اعلان برات کرتا ہے. یہ تین آیتیں انتہائی امپورٹنٹ ہیں، 150, 151 اور 152. اس سے ایک اور بات پتہ چل رہی ہے کہ یہاں وحدت ادیان کی نفی بھی ہے. وحدت ادیان کیا ہوتا ہے؟ یہ آج کل ایک بہت اس کا ٹرینڈ چل رہا ہے. کہا یہ جاتا ہے کہ سارے ہی دین جو ہیں وہ سچے دین ہیں اور ان سب کے اندر ٹروتھ ہے، سب کے اندر لو ہے اور کائنڈنس ہے اور دوسروں کی ہمدردی ہے. اس لیے ایک ایسا عالمی دین ہونا چاہیے جس میں ہر مذہب کی اچھی اچھی باتیں جمع کر کے سب کو ایک کر دیا جائے. یہ نہیں ہو سکتا، یہ محض خام خیالی ہے. دنیا میں تو ہو سکتا ہے کہ آپ ایک ظاہری ڈھانچہ کوئی کھڑا کر لیں لوگوں کو اٹریکٹ کرنے کے لیے، اور آج کل یہ فیشن بھی ہے. آپ نے دیکھا ہوگا یا سنا ہوگا کہ کچھ لوگ کوئی دین نہیں رکھتے، وہ کیا کہتے ہیں کہ ہم بہت براڈ مائنڈیڈ ہیں، بہت وسیع ذہن رکھتے ہیں، ہم ہر دین کی اچھی باتیں لے لیتے ہیں، ہمارا ریلیجن ایک یونیورسل ریلیجن ہے. ایسی باتیں بظاہر تو بہت خوش کن ہیں، لیکن اللہ کے ہاں ان کی کوئی وقت نہیں، اللہ تعالیٰ کے ہاں ان کی کوئی قبولیت نہیں. اور افسوس یہ کہ بہت سے مسلمان ایسے خوش کن خیالات میں گرفتار ہو گئے اور یہ کہنے لگے کہ کسی ایک دین کا ہو کے رہ جانا تو بہت ریجیڈیٹی ہے. اس سے ہی تو دنیا میں زیادہ نفرتیں پھیلی ہیں، حالانکہ نفرتیں اور فرقہ واریت کا سبب خالص دین نہیں ہے، اس کے دوسرے اسباب ہیں جن کو اگنور کر کے اس کا علاج بھی نہیں کیا جا سکتا. اکبر بادشاہ جو تھا، مغل بادشاہ اکبر، اس نے بھی ایک دین دین الہی کے نام سے ایجاد کیا تھا، لیکن بالآخر اس میں ناکام ہوا. اور اس کا مطلب یہ تھا کہ ہندو اور مسلمان دونوں کے درمیان دینی سمجھوتا ہو جائے. تو یہ ہو نہیں سکتا، اس لیے کہ دین اسلام کی بنیاد अकायद पर है। जब तक अकायद दुरुस्त ना हो, ना आपका अखलाक कबूल है और ना ही कुछ और। अब आप सोच रहे होंगे कि अकायद की दुरुस्तगी इतनी इम्पोर्टेंट क्यों है और क्यों नहीं कुछ और कबूल, जबकि इंसान इतनी मेहनत के साथ बहुत से काम करता है। तो बुनियादी वजह यह है कि एक तो अकायद की मिसाल आप यूं समझे जैसे एक इमारत की फाउंडेशन होती। तो अगर किसी भी चीज की बुनियाद बिगड़ जाए तो ऊपर की सारी इमारत बिगड़ जाती। फिर ये कि इस्लाम में अकायद पे जोर क्यों है इतना, उसकी बुनियादी वजह अदल है। हर साहिब हक को उसका हक दिया गया। असल सच्चाई इन अकायद के अंदर है। मसलन अल्लाह ताला को ही रब मानना और सिर्फ उसको मानना और किसी को उसमें शरीक ना करना ये इंतहाई जरूरी है। अगर आप शिर्क के नजरिए पर अमल करते हुए किसी और के साथ हमहंगी कर लें, आप कह लीजिए हम अल्लाह ताला को मानते हैं और हम तुम्हारे बुतों को भी सलाम करते हैं, जैसे कि हमारे बहुत से लीडर्स ऐसे ममालिक में जाते हैं और वहां उनके ऊपर चादरें चढ़ाते हैं या वटावर जो भी कुछ करते हैं, और ये सब कुछ एक मसलहत और उसके तहत किया जाता है। तो अब आप खुद सोचें कि शिर्क को अल्लाह ताला ने जुल्म अजीम कहा है। आप ब्रॉड माइंडेड होने के लिए शिर्क नहीं कर सकते, शिर्क करने की आपको इजाजत नहीं। और जब तक आप शिर्क नहीं करते और उनके तरीके पर नहीं चलते, वो आपसे राजी भी नहीं हो सकते। लन तरदा अनकल यहूद वलन नसारा हत्ता तत्तबिअ मिल्लतहुम कुल इन्ना हुदल्लाह ही हुवल हुदा। फिर आप देखें कि नबी सल्लल्लाहु अलैहि वसल्लम पर दीन मुकम्मल हुआ। जो आपकी हैसियत है अगर उसका इनकार कर दिया जाए या ये कहा जाए कि नहीं जो कुछ आप लाए इससे बढ़कर कोई और भी लाया है, तो ऐसा हकीकत में हुआ नहीं। तो ये आपकी शान के खिलाफ है, ये आपकी जात पे जुल्म है। इसी तरह कुरान पाक एक सच्ची किताब है और दूसरी किताबें जो है उनकी बुनियाद उस तरह नहीं। उनकी स्टडी ये बताती है कि उनमें बहुत तहरीफ हो चुकी। अब अगर ये कहा जाए कि कुरान पाक के अलावा बाकी किताबें भी सबकी सच्ची, तो कैसे सच्ची हो सकती है जबकि है ही नहीं। तारीख शाहिद है उन पर, हालात और वाकयात शाहिद है। तो इस तरह आप एक सच्ची किताब को नीचे डाल रहे हैं और उसकी हकीकत को लोगों की निगाहों से ओझल कर रहे हैं, आप सच्चाई को छुपा रहे हैं। इसी तरह बाज मजाहिब में आखिरत नहीं है, जजा सजा का तसव्वुर नहीं। अब आप देखें कि अगर आप ये कहें कि तुम भी सच्चे और हम भी सच्चे, तो फिर ये बात किस तरह दुरुस्त हो सकती है। इतना बड़ा अहम मसला है जिंदगी का कि मरने के बाद इंसान को जी उठना है, तो ये दो चीजें एक जगह पे तो इकट्ठी नहीं हो सकती। तो इसलिए अगर आप देखें तो बुनियादी तौर पर वहदत अदियान का नजरिया ही बिल्कुल बेकार है, क्योंकि दीन इस्लाम की जो बुनियाद है वो बहुत सॉलिड है और जो कुछ हमें दिया गया है जब तक उसको पूरी तरह माना ना जाए ऊपर की इमारत सही उठ ही नहीं सकती। तो यहाँ पर आप देखिए कि अल्लाह ताला फरमा रहे हैं कि वो लोग जो अल्लाह और उसके रसूलों का इनकार करते हैं और वो चाहते हैं कि अल्लाह और उसके रसूलों के दरमियान फर्क कर दें, वो कहते हैं हम ये तो मानने को तैयार हैं कि ठीक है ये सब कुछ खुद नहीं बना, अल्लाह ने बनाया, लेकिन उनका सिर्फ इतना मानना मोतबर नहीं जब तक रसूलों को भी ना माने और रसूलों में भी सबको ना माने, सबकी नबूवत को कबूल ना करें। क्योंकि वो कहते हैं नुमिनो बेबाद व नखुर बेबाज, मानते भी हैं हजरत ईसा अलैहि सलाम तक को मान लेंगे, आगे नहीं मानेंगे, तो ये बात भी दुरुस्त नहीं। और वो चाहते हैं कि बीच का कोई रास्ता निकाल लें, तो बीच का रास्ता जो है वो पॉसिबल नहीं। कोई भी शख्स बीच सड़क के चल के कामयाब नहीं हो सकता, नुकसान से नहीं बच सकता। या तो आपको सड़क के एक किनारे होना या दूसरे होना, और वो भी एक जैसे ट्रैफिक में अगर आप सही रुख पर गाड़ी नहीं चला रहे और आने वालों की तरफ आप चलाना शुरू कर देते तब भी हलाकत होगी। तो मंजिल तक पहुंचने के लिए सिराते मुस्तकीम का इंतखाब जरूरी है और अपनी लेन में रहना जरूरी है, वरना नुकसान ही नुकसान है। कुरैश ने भी तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम को ये ऑफर की थी कि एक साल आप हमारे बुतों की इबादत कर लें और एक साल हम आपके इलाह की इबादत कर लेते हैं, लेकिन ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसी कोई ऑफर कबूल नहीं की। होना ये चाहिए कि बजाय इसके कि हम लोगों को वहदत अदियान की दावत दें, हम लोगों को सच्चाई के बारे में बताएं और उस पर उनको कन्विंस करें, उसकी दावत पेश करें, ना कि सच्चाई को छोड़कर खुद जहालत के पैरोकार बन जाए। लेकिन उसके लिए यकीन होना जरूरी है ना। हम मुसलमानों की असल खराबी पता है क्या है? ईमान की कमजोरी, और वो कमजोरी अब शक में बदलती चली जा रही है। और जो कुछ हमारे पास है उस पर एतमाद उस तरह नहीं है जैसे होना चाहिए, इसलिए हम हर नए खुशक नारे से मुतासर हो जाते हैं और बेसोचे समझे उसकी पैरवी करना शुरू कर देते हैं। और ये बातें तासुब की वजह से नहीं है, बल्कि इनकी बुनियाद फैक्ट्स पर है। अल्लाह ताला बार बार क्यों कुरान पाक में शिर्क के बारे में फरमाते, मालम यनज़्ज़िल बिही सुल्ताना, अल्लाह ने उसके लिए कोई दलील ही नहीं उतारी, उसकी कोई दलील है ही नहीं। तो वहदानियत के अलावा जो भी बुनियाद है किसी दीन की शिर्क पर मबनी, उसकी तो कोई दलील है ही नहीं।